बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल यसो सोच्छु मरेर जाँदा के लान्छ मान्छे यसो सोच्छु मरेर जाँदा के लान्छ मान्छे बाँचुन्जेल आधा आकाश आफ्नै ठान्छ मान्छे मृत्यु त जन्मने दिन नै निर्धारण हुन्छ रे मृत्यु त जन्मने दिन नै निर्धारण हुन्छ रे तर कहिले पनि नमर्न चाहन्छ मान्छे बाँचुन्जेल आधा आकाश आफ्नै ठान्छ मान्छे चारजना मलामी घाटसम्मका साथी नहुन् चारजना मलामी घाटसम्मका साथी नहुन् खरानी भएपछि के थाहा कहाँ जान्छ मान्छे बाँचुन्जेल आधा आकाश आफ्नै ठान्छ मान्छे लोभको भकारी कहिले पनि भरिन्न बुझे हुन्छ लोभको भकारी कहिले पनि भरिन्न बुझे हुन्छ सित्तैमा पाएदेखि अलकत्रा खान्छ मान्छे बाँचुन्जेल आधा आकाश आफ्नै ठान्छ मान्छे आत्मा र परमात्मा एकै हो सोच्दैन कहिले आत्मा र परमात्मा एकै हो सोच्दैन कहिले मौका छोपी सबै आफूतिर तान्छ मान्छे यसो सोच्छु मरेर जाँदा के लान्छ मान्छे बाँचुन्जेल आधा आकाश आफ्नै ठान्छ मान्छे नवलपरासी रामनगर एक भूमही स्थायी निवास भई हाल अस्ट्रेलियाको सिडनीमा रहँदै आउनुभएका तिलक भट्टराई अन्जानको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत हामीले गएका दुई साता तपाईँले हस्तलिखित पठाउनुभएका पत्रहरूलाई स्थान दियौं र पत्र मार्फत प्राप्त भएका गजल र पत्रहरूलाई वाचन गर्यौं अब फेरि यो पटक इमेलका गजलहरू निकै थुप्रिएका थिए इमेलका राम्रा गजलहरू र तपाईँका पत्र बोकेर आएको छु आज यिनै सुमधुर साँझमा यिनै सुमधुर सामग्रीका साथ सुमधुर हिन्दी उर्दू गजलहरू बजाउनेछु कार्यक्रमलाई अगाडि बढाउँदैछु यो एउटा गजलबाट वो मेरा रौनक महफिल कहाँ है मेरी बिजली मेरा हासिल कहाँ है मुकाम उसका है दिल की खलबतों में खुदा जाने मुकाम दिल कहाँ दिल ने धड़कना छोड़ दिया इस दिल ने धड़कना छोड़ दिया है चांद का उतरा उतरा तारों ने चमकना चमकना छोड़ दिया रहते थे बेरुत भी बहार जाती थी वो पास हमारे रहते थे बेरुत भी बहार जाती थी अब लाख बहारे आए तो क्या अब लाख बहारे आए तो क्या फूलों ने महकना छोड़ दिया फूलों ने महकना छोड़ दिया है चांद का मुंह उतरा उतरा तारों ने चमकना छोड़ दिया इस दिल ने धड़कना छोड़ दिया तकदीर बदलना छोड़ दिया है चांद का उतरा उतरा तारों ने चमकना छोड़ दिया तारों ने चमकना छोड़ दिया जिस दिन से जुदा वो हमसे हुए इस दिल ने धड़कना छोड़ दिया इस दिल ने धड़कना छोड़ दिया जिस दिन से जुदा वो हमसे हुए इस दिल ने धड़कना छोड़ दिया इस दिल ने धड़कना छोड़ फूलले हान्दा पनि चोट लाग्यो भन्छे गुलाफ मान्दा पनि खोट लाग्यो भन्छे माया साट्ने तरिका अपनाउँदा नयाँ माया साट्ने तरिका अपनाउँदा नयाँ आफै छि यो त जुठो लाग्यो भन्छे गुलाफ मान्दा पनि खोट लाग्यो भन्छे जेसुकै भन तिम्रो सरकारमा म जेसुकै भन तिम्रो सरकारमा म भइजान्छु गृहमन्त्री भोट लाग्यो भन्छे गुलाफ मान्दा पनि खोट लाग्यो भन्छे ज्यान जाला तिमीलाई सक्दिन छोड्न म ज्यान जाला तिमीलाई सक्दिन छोड्न म मनभरि यही अठोट लाग्यो भन्छे गुलाफ मान्दा पनि खोट लाग्यो भन्छे ईश्वरले जुरायो तिमी र मलाई ईश्वरले जुरायो तिमी र मलाई सिमसिम जवानी ओत लाग्यो भन्छे फूलले हान्दा पनि चोट लाग्यो भन्छे गुलाफ मान्दा पनि खोट लाग्यो भन्छे यो गजल कल्लेरी धादिङका ईश्वर शाहीको जो हाल कतार दोहामा बस्नुहुन्छ र उहाँले बुलबुलका लागि लेखेर पठाउनु भएको थियो यसलाई वाचन गरेँ मैले अब अर्को एउटा गजल लेख्ने प्रयास छ बिना कुँवरको गुल्मी स्थायी निवास हाल काठमाडौँ बस्नुहुन्छ उहाँको गजल यस्तो छ तिमीलाई खोज्दै तारा गन्दै आज मैले लेखेँ गजल रातभरि याद आयो त्यसैले त लेखेँ गजल उता तिमी रमाउँदा यता आँसु पानी बन्यो अरूसँगै रम्न थाल्यो त्यसैले त लेखेँ गजल छिपिएको रातसँगै स्पर्शको याद आयो एक्लिएको भान भयो त्यसैले त लेखेँ गजल भनेर गजल लेख्ने कोसिस गर्नुभएको छ बिना कुमारजी तपाईँले गजल लेख्ने कोसिस त गर्नुभएको छ तपाईँको गजलमा रदीपसम्म आएको छ काफिया बन्न सकेको छैन कृपया काफियालाई चिनेर लेख्ने बानी गर्नुहोला गजल लेख्ने कोसिसको लागि तपाईँलाई हामी साधुवाद दिन्छौँ बुलबुलमा अरू गजल लिएर म केही बेरमा आउनेछु एकैछिन फेरि बुलबुलको अर्को साङ्गीतिक कोसिस सुन बहुत पहले से उन कदमों की आहट जान लेते हैं बहुत पहचान लेते हैं बहुत पहले से be उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल टुक्रिएको हृदयलाई टालेर लाग्दैन पाप टुक्रिएको हृदयलाई टालेर लाग्दैन पाप जिन्दगीमा प्रेमको दीप बालेर लाग्दैन पाप उर्वर भूमि नराख बाँझो गर खेती जीवनको उर्वर भूमि नराख गर खेती जीवनको बारीको झारफात टिपी फालेर लाग्दैन पाप जिन्दगीमा प्रेमको दीप बालेर लाग्दैन पाप भाग्यरेखा सुनौलो केर्छु भन्दै कसम खानेसँग भाग्यरेखा सुनौलो केर्छु भन्दै कसम खानेसँग मित्रताको नाता जोड्न थालेर लाग्दैन पाप टुक्रिएको हृदयलाई टालेर लाग्दैन पाप जिन्दगीमा प्रेमको दीप बालेर लाग्दैन पाप यो गजल प्रज्वल पौडेल पी स्क्वायरले पठाउनु भएको थियो सैपु सात रामेछाप उहाँको स्थायी निवास प्रज्वल पौडेल पी स्क्वायरको गजल वाचनपछि अर्को एउटा गजल हामीलाई प्राप्त भएको छ धरानबाट र यो गजल लेखेर पठाउनु भएको छ डाक्टर विशाल बाबु बस्नेतले बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उहाँ लेख्नुहुन्छ तपाईँको वाचनकला र सुरमाधुर्य साह्रै मन छुने खालको छ म रेडियोबाट सुन्न नपाए पनि अनलाइन मार्फत बुलबुल सुन्ने श्रोतामा पर्छु यो कार्यक्रम एकदमै मनपर्छ गजल एक किसिमले सरल चोटिलो र मनमोहक प्रवीण कला जस्तो लाग्छ मलाई सायद त्यही भएर धेरैजनाले गजल पठाउनु भएको होला म सिकार हुँ गजलको यसअघि पनि पत्र पठाएको थिएँ युनिकोडमा सायद कारणवश गजलको स्तरीयताको समस्याले वाचन भएन म सिक्ने चाहना राख्ने भएकोले यो गजललाई वाचन मात्र नभई सिकाउने शैलीमा पढिदिनु होला भनेर पठाउनु भएको छ डाक्टर विशाल बाबु बस्नेतको गजल यस्तो छ हजुर मलाई मुटुभित्र पसाउने मान्छे हजुर मलाई मुटुभित्र पसाउने मान्छे, म रुँदा आँसु पुस्दै हँसाउने मान्छे, हात समाई उकालीमा डोर्याउँदै हिँड्ने, हात समाई उकालीमा डोर्याउँदै हिँड्ने, थाक्दाखेरि काखैमा बसाउने मान्छे, म रुँदा आँसु पुस्दै हँसाउने मान्छे, निरस यो जीवनमा खडेरी लाग्दा, निरस यो जीवनमा खडेरी लाग्दा, हजुर त खडेरीमै रसाउने मान्छे, हजुर मलाई मुटुभित्र पसाउने मान्छे, म रुँदा आँसु पुस्दै हँसाउने मान्छे। बिपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डाक्टर विशाल बाबु बस्नेतले पठाउनु भएको गजल थियो यो, यसलाई वाचन गरेर सुनाएँ मैले। मसँग अर्को एउटा गजल पनि छ, यो गजललाई मैले आजको बुलबुलको आदर्श गजलको रूपमा लिएको छु। आदर्श गजल सधैँ वरिष्ठहरूबाट मात्रै प्राप्त हुन्छ अथवा वरिष्ठ गजलकारले नै मात्र लेख्छन् भन्ने छैन, अथवा गजल छापिसकेर पुस्तक निकालेर मात्रै वरिष्ठ होइन्छ भन्ने पनि छैन। उहाँको पुस्तक निस्केको छ कि छैन म जान्दिनँ, म उहाँलाई चिन्दिनँ पनि। बागलुङ स्रकुवा छ उहाँको स्थायी निवास लेख्नुभएको छ। त्रिचन्द्र बहुमुखी क्याम्पस बिएससी तेस्रो वर्ष भौतिक विज्ञानका विद्यार्थी प्रदीप पौडेलको गजललाई मैले आजको आदर्श गजलको रूपमा लिएको छु र यसमा र सरकार सम्झिन्छु भन्ने शब्द समूह रदीपको रूपमा छ भने जान्छु मान्छु खान्छु ठान्छु र तान्छु काफियाको रूपमा छ। चार छेरको उहाँको गजल बुलबुलको आजको आदर्श गजल अब वाचन गर्छु अगाडि। हरेक साँझमा बजारतिर जान्छु र सरकार सम्झिन्छु, हरेक साँझमा बजारतिर जान्छु र सरकार सम्झिन्छु, जे सोध्यो त्यही महँगो मान्छु र सरकार सम्झिन्छु। सय रुपियाँ थोरै भयो दुई छाक सब्जी किन्न पनि, सय रुपियाँ थोरै भयो दुई छाक सब्जी किन्न पनि, गुन्द्रुकसँग भात खान्छु र सरकार सम्झिन्छु, जे सोध्यो त्यही महँगो मान्छु र सरकार सम्झिन्छु। कृत्रिम अभाव देखाएर लुट्न पल्केकाहरूलाई त, कृत्रिम अभाव देखाएर लुट्न पल्केकाहरूलाई त किरा परि नै हुन्थ्यो जस्तो ठान्छु र सरकार सम्झिन्छु, जे सोध्यो त्यही महँगो मान्छु र सरकार सम्झिन्छु। आखिर कहिलेसम्म हामी यस्तै हालतमा बाँच्नुपर्ने, आखिर कहिलेसम्म हामी यस्तै हालतमा बाँच्नुपर्ने, निराश हुँदै लामो सास तान्छु र सरकार सम्झिन्छु। हरेक साँझमा बजारतिर जान्छु र सरकार सम्झिन्छु, जे सोध्यो त्यही महँगो मान्छु र सरकार सम्झिन्छु। बागलुङको स्रकुवा छ स्थायी निवास भई हाल त्रिचन्द्र बहुमुखी क्याम्पस बिएससी तेस्रो वर्ष भौतिक विज्ञानका विद्यार्थी प्रदीप पौडेलको गजल थियो यो, आजको आदर्श गजलको रूपमा वाचन गरे मैले। अब फेरि अर्को साङ्गीतिक कोशेलीतर्फ लाग्छ। मेरा मरहला कोई यार है, मुझे मंजिलों से गुरेज है, मेरा रास्ता कोई यार है, तुझे क्या खबर मेरे हम सफर। मेरा मरहला कोई यार है, रहीम है वो करीम है वो नहीं के जुल्म सदा करे वो रहीम है वो करीम है वो नहीं के जुल्म सदा करे है यकीन जमाने को देख कर कि यहाँ खुदा कोई और है तुझे क्या खबर मेरे हम सफर मेरा मरहला कोई और है चला कहां से खबर नहीं कि सफर में है मेरी जिंदगी मैं चला कहां से खबर नहीं कि सफर में है मेरी जिंदगी मेरी इब्तिदा कहीं और है मेरी इंतहा कोई और है तुझे क्या खबर मेरे हम सफर मेरा मरहला कोई और है मेरे दिल में कोई है ज़ौफ़िगन मेरा नाम दर्शन हस्तन मेरे दिल में है कोई ज़ौफ़िगन मैं हूँ किसी की तलाश में मुझे ढूंढता कोई और है तुझे क्या खबर मेरे हम सफर मेरा मरहला कोई और है मुझे मंजिलों से गुरेज है मुझे मंजिलों से गुरेज है मेरा रास्ता कोई और है तुझे क्या खबर मेरे हम सफर मेरा मरहला कोई और है बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल निकै अनौठो चाल चलिरहेछन् उनीहरू निकै अनौठो चाल चालिरहेछन् उनीहरू बुद्ध छोडी हिटलर पालिरहेछन् उनीहरू आज भोलि नभए पर्सि त पक्का हुन्छ भन्दै आज भोलि नभए पर्सि त पक्का हुन्छ भन्दै सबको आँखामा छारो हालिरहेछन् उनीहरू बुद्ध छोडी हिटलर पालिरहेछन् उनीहरू हाम्रो भविष्य छैन भन्ने सोचेरै त होला हाम्रो भविष्य छैन भन्ने सोचेरै त होला आफै बस्ने घर बालिरहेछन् उनीहरू, बुद्ध छोडी हिटलर पालिरहेछन् उनीहरू, भट्टीमा कहिलेकाहीँ यस्ता गफ पनि चल्छन्, भट्टीमा कहिलेकाहीँ यस्ता गफ पनि चल्छन्, निहालेर हेर्दा प्रष्ट जालिरहेछन् उनीहरू, निकै अनौठो चाल चालिरहेछन् उनीहरू, बुद्ध छोडी हिटलर पालिरहेछन् उनीहरू। चितवनको मुस्कान चोकका कृष्णराज बरालको गजल थियो यो, यसलाई वाचन गरेँ मैले। अब मसँग अर्को एउटा गजल छ र छोटो पत्र पनि लेख्नुभएको छ। म मौन बुलबुलेन भाइ अरूणको तर्फबाट नमस्कार। तपाईँको प्रोग्राम म निकै अगाडिदेखि सुन्दै आइरहेको छु र आफ्नो गजल आफ्नी मायालु काली रञ्जना नेपाललाई सुनाउन चाहन्छु भन्दै यो लेखेर पठाउनु भएको छ समहलखा इन्जिनियरिङ कलेज डेलीबाट र उहाँको स्थायी निवास धादिङ नीलकण्ठ 5 अरुण रेग्मीको गजल यस्तो छ। माफ गर तिमीबाट झरिसके कालु, माफ गर तिमीबाट झरिसके कालु, ढिला गर्यो अर्कै खोला तरिसके कालु, धोकेबाज नभन है मैले धोका गरे पनि, धोकेबाज नभन है मैले धोका गरे पनि, टाढा भयो अर्कैको काख फेरिसके कालु, ढिला भयो अर्कै खोला तरिसके कालु, तिम्रो सिउँदो भर्ने कसम खाए पनि मैले, तिम्रो सिउँदो भर्ने कसम खाए पनि मैले, प्यास मेट्न अयोग्य काम गरिसके कालु, माफ गर तिमीबाट झरिसके कालु, ढिला गर्यो अर्कै खोला तरिसके कालु। मैले ठाउँको नाम अथवा कलेजको नाम यो रोमनमा लेखेको हुनाले गलत उच्चारण गरेँ कि जस्तो लाग्दैछ, यसलाई सच्याएर बुझिदिनु होला मैले आग्रह गरेँ। अरुण रेग्मीजी, तपाईँ गजल लेख्ने कोसिस आफ्नो जारी राख्नुहोला र आउँदा दिनहरूमा अरू पनि गजल लेख्नुहोला भन्ने अनुरोधका साथ अर्को एउटा गजल वाचन गर्दैछु। धर्मेन्द्र नेउपाने ठेगान लेख्नु भएको छैन। तिमी नै छौ चर्चित मेरो नाम छैन प्रिय, सुनको महल बसाउन ठाम छैन प्रिय, सहरकी ठुली तिमी कुरा पनि ठुलै हुन्छ, सहरकी ठुली तिमी कुरा पनि ठुलै हुन्छ, म पाखे मेरो त गाम छैन प्रिय, सुनको महल बसाउने ठाम छैन प्रिय, तिम्रै निम्ति बाँचेको थिएँ तिमी गयौ अब, तिम्रै निम्ति बाँचेको थिएँ तिमी गयौ अब, मर्दा लास लैजाने मलाम छैन प्रिय, सुनको महल बसाउने ठाम छैन प्रिय, अघि पछि तिमीलाई हेर्नेको भिड लाग्छ, अघि पछि तिमीलाई हेर्नेको भिड लाग्छ, मलाई लाने यमराजलाई जाम छैन प्रिय, तिमी नै छौ चर्चित मेरो नाम छैन प्रिय, सुनको महल बसाउने ठाम छैन प्रिय। धर्मेन्द्र नेउपानेको गजल वाचनपछि अब आजको बुलबुलको अर्को साङ्गीतिक कोसेली। न जी भर के देखा न कुछ बात की, बड़ी आरजू थी मुलाकात की, न जी भर के देखा न कुछ बात की, बड़ी आरजू थी मुलाकात की, कई साल से कुछ खबर ही नहीं, कई साल से कुछ खबर ही नहीं, कहाँ दिन गुजारा कहाँ रात की, न जी भर के देखा न कुछ बात की, बड़ी आरजू थी मुलाकात की, न जी भर के देखा न कुछ बात की, बड़ी आरजू थी मुलाकात की। उजालों की परियां नहाने लगी, उजालों की परियां नहाने लगी, नदी गुनगुनाई ख्यालात की, न जी भर के देखा न कुछ बात की, बड़ी आरजू थी मुलाकात की, न जी भर के देखा न कुछ बात की, बड़ी आरजू थी मुलाकात की। तो चलती हवा रुक गई। मैं चुप था तो चलती हवा रुक गई। ज़बां सब समझते हैं जज्बात की, न जी भर के देखा न कुछ बात की। बड़ी आरज़ू थी मुलाकात की, न जी भर के देखा न कुछ बात की। बड़ी आरज़ू थी मुलाकात की। सितारों को शायद खबर ही नहीं, सितारों को शायद खबर ही नहीं। मुसाफिर ने जाने कहां रात की, न जी भर के देखा न कुछ बात की। बड़ी आरज़ू थी मुलाकात की, न जी भर के देखा न कुछ बात की। बड़ी आरज़ू थी मुलाकात की, बड़ी आरज़ू थी मुलाकात की, बड़ी आरज़ू थी मुलाकात की। हवस् त यिनै साङ्गीतिक कोसेलीहरूका साथै अब आजको बुलबुलबाट बिदा लिने बेला भएको छ। बुलबुलमा पत्राचार गर्नको लागि हाम्रो ठेगाना कार्यक्रम बुलबुल, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल, इमेल ठेगाना bulbulbulbul@unn.com.np हाम्रो ठेगाना रहेको छ। अब आजको बुलबुलबाट जाँदा जाँदै वाचन गर्दैछु बर्दियाका वस्तु मात्रै आफ्नो नाम लेख्नुभएको छ, उहाँको गजल वाचन गर्दै बिदा हुँदैछु। निर्मम थप्पड पाए तिम्रो हेर आज, निर्मम थप्पड पाए तिम्रो हेर आज। जीवन बनाउन भएछ साँच्चै दिएर आज, जो भनेको जीवन ज्योति तिमी नभएपछि, जो भनेको जीवन ज्योति तिमी नभएपछि रह्यो नै बाँकी अब खास के र आज। जीवन बनाउन भएछ साँच्चै दिएर आज, कस्तो हुन्थ्यो जीवन तिमी नआइदिए, कस्तो हुन्थ्यो जीवन तिमी नआइदिए। सोच्दैछु गम्दैछु म फेर फेर आज, जीवन बनाउन भएछ साँच्चै दिएर आज। मेरो लागि के बाधा के अडचन, मेरा लागि के बाधा के अडचन, सबै लाग्छन् आफू बाहेक सेर आज। जीवन बनाउनु भएछ साँच्चै दिएर आज, चलायमान हुनै सक्दैन वस्तु सहारा बेगर, चलायमान हुनै सक्दैन वस्तु सहारा बेगर। बसेको छु थाहा छैन के पर्खेर आज, निर्मम थप्पड पाए तिम्रो हेर आज, जीवन बनाउनु भएछ साँच्चै दिएर आज। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।